قتل الإنسان ما أكفر، لعنت ہو انسان پر، وہ کیسا منکر حق ہے، من أيه شيء خلق، کس چیز سے پیدا کیا گیا، من نطفہ، نطفے سے، خلقه فقدر، اس کو پیدا کیا، پھر اس کی تقدیر مقرر کی، ثم السبيل يسر، پھر اس کے لئے راستہ آسان بنا دیا، ثم أماته فأقبر، پھر اسے موت دی، پھر اسے قبر میں رکھا، ثم إذا شاء أنشر، پھر جب چاہے گا تو دوبارہ اٹھا کھڑا کرے گا. اللہ تعالیٰ نے انسان کو اس کی اوقات یاد دلائی ہے. قتلہ کا جو لفظ ہے نا، یہ ایسے ہی جیسے ہماری زبان میں کسی کو کہتے ہیں تیرا برا ہو یا تیرا بیڑا تر جائے، حالانکہ یہ دعا ہوتی ہے لیکن بد دعائی انداز میں دی جاتی ہے. تو یہاں قتلہ سے قتل مراد نہیں ہے بلکہ کلمہ بود ہے، جیسے لعنت کا لفظ ہے، اور ہم نہیں کسی کو کہہ سکتے، اللہ تعالیٰ جیسے چاہے کہہ سکتا ہے. اصل میں یہاں ان لوگوں کو مخاطب کیا گیا ہے کہ جو دین کی بات سن کے بھی نہیں سنتے، اللہ کے نبی کے پاس آ کے بھی انہوں نے فائدہ نہ اٹھایا، اور آپ ان کے بالکل قریب آئے لیکن اس کے باوجود مکہ والوں نے نبی صلی اللہ علیہ وسلم سے فائدہ نہ اٹھایا. کہا ایسے لوگ جو تکبر کے مارے ہوئے اپنے آپ کو بڑا سمجھتے ہوئے نبی صلی اللہ علیہ وسلم کی بات نہیں سنتے، تو بس یہ تو ہلاک ہی ہونے. ما اکفرا، کس چیز کا کفر؟ اللہ کا کفر، اللہ کی کتابوں کا کفر، اللہ کے نبی کا کفر. یہ بالکل ایک بولنے کا انداز ہے کہ انہوں نے صرف ضد میں آ کر حق کو نہیں مانا، اس لیے یہ نبی صلی اللہ علیہ وسلم جو ہے یہ فلاں قبیلے سے کیوں آئے، تو کہا ذرا سوچو، میں نئی جی شہین خلقہ، ہم سب کو اللہ تعالیٰ سوچنے کی دعوت دے رہے ہیں. کتاب سب کے پاس آتی ہے، اللہ نے بھیجی، بڑے اہتمام سے بھیجی، بڑے پیارے فرشتے کے ذریعے بھیجی، لیکن کتنے لوگ ہیں جو اس کو سمجھتے ہیں، کتنے ہیں جو اس کے لیے وقت لگاتے ہیں، کتنے ہیں جو اس کے لیے کچھ قربانی دینے کو تیار ہے، کتنے ہیں جو اس کے ساتھ منہ پھیرے ہوئے ہیں. لوگوں نے تو یہ مشہور کر دیا نہ پڑھو، کیوں پڑھیں گے تو عمل کرنا پڑے گا، حالانکہ پورے قرآن میں کہیں نہیں لکھا کہ نہ پڑھنے پہ کوئی گناہ نہیں، صرف پڑھ کے نہ عمل کرو گے تو گناہ، پڑھو یا نہ پڑھو عمل نہ کرنے کا گناہ تو دونوں کا ہے. یہ ایسے ہی جیسے کوئی کسی کالج میں داخل نہ ہو کہ اگر میں داخل ہو گئی تو مجھے امتحان دینا پڑے گا. دنیا میں آگے حساب تو ہونا ہی ہے، نہیں پڑھیں گے تو ہلاکت کی موت ہے. کوئی ڈاکٹر کے پاس نہ جائے یہ کہہ کر کہ نہیں ڈاکٹر کے پاس گئی تو پھر مجھے پتہ چل جائے گا مجھے بیماری ہے، تو آپ نہ جائیں، گھر میں رہیں گے چند دن میں بیماری بڑھے گی ختم ہو جائیں گے. تو لہٰذا ضرورت اس بات کی کہ انسان اپنی اوقات کو یاد رکھے. من ایہ شئین خلقا، سوچو اشارہ ہے من نطفہ، نطفے کی طرف. ذرا سوچیے اللہ نے انسان کو کس چیز سے پیدا کیا. نبی صلی اللہ علیہ وسلم نے ایک موقع پہ اپنے ہاتھ پہ تھوکا، اور اتنا سا جو تھوک آیا آپ نے کہا کہ انسان تو اس سے بھی کم چیز سے پیدا کیا گیا، یعنی اس مادے کی طرف اشارہ کیا جس کو انسان کھلی آنکھ سے دیکھنا نہیں پسند کرتا. کہا تم پیدا کس سے ہوئے ہو؟ نطفہ، اور نطفہ کہتے ہیں ماں اور باپ کے ملے ہوئے، امشاج کا لفظ بھی سورہ دہر میں آتا ہے، یعنی زائیگوٹ، جو بچے کی بالکل ابتدائی کیفیت ہوتی ہے. خلقہ، اس کو پیدا کیا، پھر فقدر، تقدیر بنائی. اس سے پتہ چلتا ہے کہ بچے کی تقدیر بھی ماں کے پیٹ میں بن جاتی ہے. حدیث میں آتا ہے کہ جب بچہ 4 ماہ کا ہوتا ہے ماں کے پیٹ میں، تو فرشتے کو اللہ تعالیٰ بھیجتا ہے جو اس کی عمر لکھتا ہے، کتنی عمر رہے گا، خوشبخت ہوگا کہ بدبخت ہوگا، عمل کیا کرے گا، اس کا انجام کیا ہوگا. ہم ساری زندگی غم ہی کرتے رہتے ہیں، پتہ نہیں میرے حصے کا کوئی نہ لے لے، حالانکہ تقدیریں لکھی ہوئی ہیں، کا سب کچھ لکھا ہوا ہے. اور ثم السبیل یسرا، پھر اس کے لیے راستہ آسان کیا، کس چیز کا؟ پیچھے والی آیتوں سے ربط لیں تو مراد ہے کہ ماں کے پیٹ سے باہر آنے کا راستہ. کبھی انسان سوچے نا، اللہ نے کتنے ناممکن کام کو ممکن کر دیا. بچہ جس جگہ سے نکلتا ہے، کتنی تنگ و تاریک جگہ ہے، اللہ اس بچے کو وہاں سے نکال دیتا ہے. عام حالات میں کوئی سوچ نہیں سکتا اگر اپنی آنکھوں سے یہ منظر نہ دیکھا ہو. اور آپ سوچیے انسان کہاں سے نکلتا ہے، گندی نجس جگہ کو اللہ تعالیٰ نے انسان کے لیے رکھا، اس کے ہونٹ بھی وہاں لگے ہوں گے، اس کے جسم کا ایک ایک حصہ وہاں لگا ہوگا. کیوں؟ کہ اس کو اپنی اوقات یاد آئے. آپ دیکھیے انسان درختوں سے بھی اگ سکتے تھے، انسان سونے کا بھی بنا ہو سکتا تھا، اللہ کو کوئی پرواہ نہیں ہے، اس نے پہاڑوں کے اندر سونا رکھ دیا، ہم سب سونے کے ہوتے، لیکن سوچیے کیوں نہیں ہوئے. مٹی کا گندی چیز سے بنا ہوا ہے اور اس کی اکڑ اتنی ہے، سونے کا ہوتا تو یہ کبھی سر ہی نہ اللہ کے آگے جھکاتا. ثم السبیل یسرا، پھر اسی طرح زندگی گزارنے کے راستے آسان کر دیے، اس کو وہ ساری قوتیں دی جس سے دنیا میں زندگی گزار سکے. پھر تیسرا اس کا مطلب یہ ہوتا ہے کہ خیر اور شر کے راستے سکھا دیے، اس کی فطرت میں حق اور باطل کی تمیز رکھ دی، کیا صحیح ہے کیا غلط ہے، اور اس کے بعد ثم ماتہ، پھر موت دے دی. بھئی موت کیا ہے؟ موت میں کیا نعمت ہے؟ یہ ان سے پوچھئے کہ جن کو موت نہیں آتی اور وہ ایڑیاں رگڑ کے لیٹے ہوئے ہیں، ایڑیاں رگڑ کے مر رہے ہیں لیکن موت نہیں آتی. ہم اپنے بڑوں کو یاد کرتے ہیں نا، ہائے ماں، ہائے نانی، ہائے دادی، چلے بالفرض نہ مرتے وہ. جی جی مجھے پتہ ہے، ابھی ایک دو ماں، نانی، دادی، بڑے جو لوگ ہیں، اگر وہ نہ مرتے اور آج تک ہمیں ان کو صاف کرنا پڑتا، ان کو ہم اپنی آنکھوں کے سامنے دیوانے اور باولے ہوئے دیکھتے. موت تو بہت بڑی رحمت ہے کہ موت ہماری عزت کو قائم رکھتی ہے، تاکہ جوانی میں بھی اگر انسان چلا جائے تو یہ سوچ کے جائے کہ چلو پیچھے کوئی یاد تو کرے گا نا. اور جب ہم بہت بوڑھے ہونے کے بعد نہیں مرتے تو بعض لوگ تو گھر والے کہتے پھر دیکھے گئے کہ جی دعا کریں اللہ ان کی مشکل آسان کر دے، دعا کریں ان کو ان کا وقت پورا، بعض لوگ دن گن رہے ہوتے ہیں ان کا. اور پھر اقبر، پھر اس کی قبر بنائی. قبر کتنی بڑی رحمت ہے، اگر مردے باہر ہی رہتے اور دوسرے تیسرے دن جو ان کے جسم سے بو آنے لگتی تو کون ان کی عزت کرتا؟ قبر بھی بہت بڑی رحمت ہے، اس لیے کہ اس کے اندر انسان کے جسم کی ساری گندگیاں چھپ جاتی ہیں. ورنہ آپ دیکھیے کتے بلیاں جو ہیں وہ لاشوں کو کھاتے پھرتے، اور انسان کبھی بھی ادھر ادھر اپنی عزت کو قائم نہ رکھ سکتا. جتنے لوگ مرنے پہ رو رہے ہوتے ہیں شاید وہ نفرت کرنے لگے اس شخص کی حالت کو دیکھ کر. ثم اذا شاء انشرہ، پھر جب چاہے گا دوبارہ پیدا کر دے گا. جیسے پیدا ہونے میں بے اختیار تھے، دنیا سے جانے میں بے اختیار تھے، اسی لیے اب دوبارہ آنے پہ پھر بھی تم بے اختیار ہو. اب تمہیں کچھ بھی دوبارہ اللہ تعالیٰ نہیں پوچھے گا کہ کب کھڑا کروں، یہ اس کی مرضی ہے کہ کتنی دیر رکھے. کلا لما یقضی ما امر، ہرگز نہیں جس بات کا اسے حکم دیا گیا تھا وہ فرض اس نے قطن پورا نہیں کیا. وہ کون سا حکم تھا؟ کہ اللہ کی فرما برداری کرے. یہ تھی کہانی ایک انسان کی، دنیا میں آیا، دنیا میں رہا، اللہ نے ساری نعمتیں دیں، اس کے باوجود بات کو نہ مانا، ایسے دنیا سے اٹھ کے گیا کہ جیسے کبھی واپس جانا ہی نہیں ہے، کبھی دوبارہ زندہ ہی نہیں ہونا. کبھی غور کریں نا تو اللہ تعالیٰ کتنے مختصر لفظوں میں نصیحت فرماتے ہیں، اور ایسے لگتا ہے کہ جس طریقے سے اللہ تعالیٰ بات کہتے ہیں اس طرح تو کوئی بات کر ہی نہیں سکتا. اپنے اوپر لے کے ذرا ان ساری آیتوں کو سوچیں تو پھر انسان کو اپنی اوقات سمجھ آتی ہے، کہاں حق ہے ہمیں کہ ہم اللہ کی نافرمانی کریں. اللہ تعالیٰ کی طرف سے پکار ہے، حی علی الصلاۃ اور حی علی الفلاح، اور ہم بیٹھے رہیں. کسی انسان کی یہ اوقات نہیں ہو سکتی. تو انسان جتنا اللہ کے آگے جھکے گا اتنی ہی بات اس کو سمجھ آئے گی. تلاوت سنیں گے یہاں پہ اور ساتھ ساتھ محاسبہ کریں گے. بسم اللہ الرحمن الرحیم. عبس وتولى أن جاءه الأعمى وما يدريك لعله يزكى أو يذكر فتنفعه الذكرى أما من استغنى فأنت له تصدى وما عليك ألا يزكى وأما من جاءك يسعى وهو يخشى فأنت عنه تلهى كلا إنها تذكرة فمن شاء ذكره في صحف مكرمة مرفوعة مطهرة بأيدي سفرة كرام بررة قتل الإنسان ما أكفره من أي شيء خلقه من نطفة خلقه فقدره ثم السبيل يسره ثم أماته فأقبره ثم إذا شاء أنشره بشره كلا لما يقض ما أمره. باقی ہم دیکھیں گے کہ انسان کو اس کی اوقات یاد دلانے کے بعد اس دنیا میں مختلف چیزیں جو انسانوں کی ضرورت کی اللہ تعالیٰ نے پیدا کی ان پر توجہ دلائی جا رہی ہے. فَلْيَنْزُرِ الْإِنسَانُ إِلَىٰ طَعَامِهِ انسان کو چاہیے کہ اپنے کھانے کی طرف دیکھے. أَنَّا صَبَبْنَا الْمَاءَ صَبَّا ہم نے ہی اوپر سے پانی برسایا. ثُمَّ شَقَقْنَا الْأَرْضَ شَقَّا پھر عجیب طرح سے زمین کو پھاڑا. فَأَنْبَتْنَا فِيهَا حَبَّا تو ہم نے اس میں سے اناج بھی اگایا. وَعِنَبًا وَقَدْبًا اور انگور اور ترکاریاں. وَزَيْتُونًا وَنَخْلًا اور زیتون اور کھجور. وَحَدَائِقَ غُلْبًا اور گھنے باغات. وَفَاكِهَةً وَأَبًّا اور پھل اور چارہ بھی اگائے. مَتَعًا لَكُمْ وَلِيَنَامِكُمْ یہ سب کچھ تمہارے اور تمہارے مویشیوں کے لیے سامان حیات ہے. یہاں دیکھیے کہ ہر وہ چیز جو انسان کے روزمرہ کام میں آتی ہے اس کا تذکرہ ہے اس میں. سب سے پہلے انسان کو دعوت دی گئی کہ ذرا اپنے کھانے کی طرف تو غور کرو. کبھی ہم نے غور کیا کتنا کچھ اللہ تعالیٰ کھلاتا ہے؟ صرف ایک وقت کا کھانا اگر ہم دیکھ لیں اور جو ہم کھاتے ہیں اور وہ کتنی چیزوں کے ملنے سے بنتا ہے تو شاید انسان اللہ تعالیٰ کی بات کو جھٹلاتے ہوئے غور کرے, سوچے اللہ نے اتنی نعمتیں دی. کسی بھی سبزی کا حصہ دیکھ لیں, پھل کا دیکھ لیں, اناج کا دیکھ لیں, بہترین حصہ انسان کھاتا ہے اور جو اس کے چھلکے اس کی بھوسی وہ جانور کھاتے. اور اگر آپ سوچیں کہ انسان سب سے بہترین چیز کھاتا ہے اور اس کے باوجود سب سے زیادہ اللہ کے حکموں کو توڑتا ہے. کبھی آپ نے کسی بھینس کو اللہ تعالیٰ کی نافرمانی کرتے نہیں دیکھا ہوگا کہ کہے میں دودھ نہیں دیتی. اللہ نے کہہ دیا نا تم نے دودھ دینا ہے تو وہ دے رہی ہے, وقت پہ دینا ہے دے رہی ہے, کوئی نافرمانی نہیں. لیکن انسان اتنا کھا کر پھر بھی اللہ کا شکر ادا نہیں کرتا. صرف اگر آج ہم اپنے فریج کو کھول کے دیکھ لیں, فریزر کو کھول کے دیکھ لیں, کئی کئی مہینوں کا سامان جمع کیا ہوگا. اگر ہم کہیں کہ پورا مہینہ ہم باہر سے کچھ نہیں لائیں گے پھر بھی ہمارے گھروں میں اتنا ہے کہ ہم آرام سے مہینہ گزار سکتے ہیں, لیکن سوچتے نہیں ہیں. انا صببنا الماء صبا ہم نے پانی کو برسایا. پہلے بارش برستی ہے پھر اسی سے اناج جو ہیں وہ یعنی سبزیاں یا جو بھی فصلیں ہیں وہ پکتی ہیں. اگر بارش انکار کر دے, آپ دیکھیں کہ جو ایک چیز ہمیں ملتی ہے نا اس میں کتنی چیزوں کا کوآپریشن ہے, ملتی ہیں آپس میں. دانہ موجود ہو بیج انکار کر دے اگانے سے پھر بھی نہیں اگے گا. دانہ اور بیج ہو لیکن پانی بارش کا نہ برسے تو بھی نہیں اگے گا. ہر چیز اس طریقے سے اللہ تعالیٰ کی بات مانتی ہے پھر ہم اللہ تعالیٰ کی نعمتوں سے فائدہ اٹھا سکتے ہیں. ثم شققنا الارض شقا پھر ہم نے عجیب طریقے سے زمین کو پھاڑا. یعنی دانہ اندر جاتا ہے, کون اس کو بتاتا ہے کہ اس کے اندر سے پتلی سی ایک چھوٹی سی ڈنڈھل نکالنی ہے. عام حالات میں آپ دیکھیے کہ زمین کو کھودتے ہوئے کتنا ٹائم لگتا ہے, جو لوگ کسی وجہ سے کھودتے ہوں گے کتنی تکلیف ہوتی ہوگی. لیکن پتلا سا بیج کا ایک سمجھے کے اوپر نکلنے والا سٹا سا کہہ لیں یا ڈنڈھل ہے اور اس میں اتنی طاقت کہاں سے آتی ہے کہ وہ زمین کو پھاڑ لیتا ہے. یہ اللہ کا حکم ہے. فَأَنْبَتْنَا فِيهَا حَبًّا پھر ہم نے اس میں دانے اگائے, گندم کے دانے, چاول کے دانے اور جو کے دانے اور اسی طرح کی ساری چیزوں کو اللہ تعالیٰ نے نکالا. وَعِنَبًا عِنَب کہتے ہیں انگور کو. وَقَدْبًا اور ترکاری, یہ کون سی ترکاریاں ہوتی ہیں جو سبز ہوتی ہیں نا, جیسے ساگ ہے, پالک ہے یا دھنیا ہے. اب ایک دفعہ کاٹتے ہیں نا پھر اگ جاتا ہے, جب تک سیزن رہتا ہے کئی بار آپ اس کو کاٹتے اور کھاتے ہیں. یہ اللہ کی رحمت سے ہو رہا ہے نا. کچھ سبزیاں ایسی ان کو بس ایک دفعہ کاٹ لیں تو بس اس کا سیزن پورا ہو گیا, اب دوبارہ نہیں ہوں گی. لیکن کچھ بار بار کٹتی ہیں. پھر اسی طرح آپ دیکھیے کہ جیسے کچھ ایسی چیزیں ہوتی ہیں کہ جن کو انسان صرف ایک ڈیکوریشن کے لیے بھی لگا لیتا ہے, सब्जियां हैं, बाहर उसके पत्ते ऊपर कितने खूबसूरत हैं। मतलब अगर हम मूली खाते हैं तो आप देखें कि उसके ऊपर पूरा पत्तों का एक झुंड होता है। हम सिर्फ उसको देख के खुश होते हैं, लेकिन असल में वो जानवरों का चारा बन जाता है। अल्लाह ताला ने इंसानों के साथ जानवरों की भी फिक्र की। वह जैतून व नखला, और जैतून और खजूरें भी तुम खाते हो। नखल खजूर के दरख्त को कहते हैं, यानी वो दरख्त जिन पे खजूरें लगती हैं। ये आखिर कहाँ से आती हैं? और अगर आपने कभी खजूर का दरख्त देखा हो तो आपको अल्लाह की कुदरत का यकीन आएगा कि इतना लंबा दरख्त ज़रा हिलता नहीं, जुलता नहीं, सीधा बांस का बांस, और आखिर पे सिरों पे एक गुच्छे लगे हुए। हम उतार नहीं सकते, हमारे मुल्कों में इतने नहीं होते। तो हम सोचते हैं ये उतारते कैसे होंगे? उसका एक ख़ास तरीका होता है, लेकिन अरब में आप जाते हैं तो वो आप देखें कि वहाँ से उतारते हैं। और कहाँ उगता है ये दरख्त? जहाँ पानी भी नहीं है, सहरा, नीचे रेत है और बंजर ज़मीन है, और अल्लाह ताला इतनी रोतब किस्म की खजूरें कहाँ से लाता है? किसने मिट्टी को बताया कि इसमें से खजूर निकलनी है, इसमें से अंगूर निकलना है, इसमें से हरी मिर्च निकलनी है, और इसमें से सुर्ख टमाटर निकलना है? ये किसका फ़ैसला है? ये अल्लाह का फ़ैसला है। ऐसे ही फ़ैसले अल्लाह ताला ने इंसानों से भी चाहे थे कि जिस तरह ज़मीन अल्लाह की बात मानती है तुम भी मानो, जिस तरह बारिश अल्लाह की बात मानती है तुम भी उसकी मानो। ये कायनात खामोश जुबान में अल्लाह ताला की बात को मान रही है, इसीलिए हम फ़ायदा उठा रहे हैं। इंसान जहाँ सरकशी करता है, जहाँ नाफरमानी करता है, वहीं वो अपने लिए भी नाकाबिले बर्दाश्त हो जाता है और दूसरों के लिए भी। सारी चीज़ों के बाद फरमाए, वफा की ख़त्म हुआ अब्बा, और तुम्हारे लिए फल पैदा किए। फ़ाकिहा कहते हैं खुश करना, फ़वाकिहा वो फल जिसको खा के इंसान खुश हो, मेवों के सूरत में। अब देखिए कि फल ऐसी चीज़ है उसको हर शक्ल में खाते हैं, जब पक जाता है फ्रेश की सूरत में खाते हैं, ज़रा खुश्क हो जाता है तो उसको ड्राई फ्रूट करके खा लेते हैं, फिर उसको कभी आप चाट में खाते हैं उस पर मिर्चें डाल डाल के, कभी उसको चीनी में डाल के, कभी कस्टर्ड में डाल के, कभी उसके जूस बना के पीते हैं। एक बंदा भी तो सोचे कि ये सारी चीज़ें जो बन रही हैं, आखिर मैं भी तो कुछ फ़ायदा दूँ ना किसी को। दुनिया में ऐसे ही होते हैं ना, गिव एंड टेक, एक हाथ से दो तो दूसरे से ले लो। लेकिन कायनात की सारी चीज़ें हमें सिर्फ दे ही रही हैं, दे रही हैं, दे रही हैं। हमारे लिए भी इसमें पैगाम है कि तो तुम भी तो फ़ायदे के बनो। बस आप देखिए कि अगर एक दिन सूरज ना निकले तो कितने लोग उसकी वजह से मुतासर हो जाएं, लेकिन रोज़ हज़ारों इंसान मर जाते हैं। ना सूरज की रोशनी कम होती, ना चाँद की कम होती। इससे क्या पता चलता है कि हमारी ज़रूरत नहीं है इस कायनात को, बल्कि हमें इस कायनात की ज़रूरत है। आखिर क्यों ये सब कुछ दिया? अल्लाह ताला का तकाजा क्या है? कि सारा जहां तेरे लिए और तू मेरे लिए, मैंने सब कुछ तेरे लिए बनाया, इसके जवाब में तू मेरा बन जा। बस खलक लकुम माफिर दी जमिया, सब कुछ उसका, पूरी कायनात हमारी खिदमत कर रही है। मुफ्त के गुलाम, मुलाजिम है हमारे। रात दिन ये दुनिया का निज़ाम चल रहा है, और आप गौर करेंगे तो इंसान की खिदमत हो रही है, लेकिन इंसान कितना नाशुक्र है। तभी तो कहा कुतिल अल इंसान मा कफ़र, तू तो हलाक ही किया जाए, कहाँ से आया तू? माँ के पेट में था, अल्लाह ने वहाँ भी तुझे रिस्क दिया, और दुनिया में आता है तो तू कहता है कि मैं कहाँ से खाऊंगा, मुझे फ़लां बुज़ुर्ग से लेना है, फ़लां के दर पे सजदे करने हैं, फ़लां से मुझे औलाद मांगनी है, फ़लां से मुझे दुनिया की नेमतें मांगनी है। कुतिल अल इंसान मा कफ़र, तू तो हलाक ही हो जाए, तेरी आंखें नहीं खुलती, तू जानवरों की तरह की ज़िंदगी गुजारता है, तू गौर नहीं करता कि कायनात में किस तरह ये सब कुछ हो रहा है। और जिस ज़ात ने तुम्हें दिया उसी ने तुम्हारे चौपायों को भी खिलाया। मता लकुम वली अनामिकुम, तुम्हारे लिए भी फ़ायदे और तुम्हारे चौपायों के लिए। अनाम नौम से, चौपाए तुम्हारे जो जानवर हैं उनको देखो कि अल्लाह ने कैसे तुम्हारे लिए रखा। तो सारी बात का खुलासा क्या है कि अगर इंसान इब्रत की निगाह से इस कायनात को देखेगा ना, तो उसका दिल झुक जाएगा, नाफरमानियां करने का सोच भी नहीं सकेगा, अपने जानवरों से ही सबक ले लेगा। जानवर किस तरह मालिक के आगे सर झुका देते हैं? आप देखिए कि हमें कोई हाथ लगाए तो हम कभी उसको हाथ नहीं लगाने देते, लेकिन जानवरों को हम जब उनका दूध निकालते हैं, क्या उनको तकलीफ़ नहीं होती होगी? लेकिन कैसे मुसख्खर हो जाते हैं। اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ اللہ تعالیٰ کی رحمت کے 100 حصے ہیں اور اس میں سے صرف ایک حصہ اس نے اس دنیا میں بانٹا ہے، جس کی وجہ سے سب انسان ایک دوسرے سے محبت کرتے ہیں، حتیٰ کہ جانوروں کے جسم سے تم دودھ دھو لیتے ہو اور وہ تمہیں ٹانگ نہیں مارتے، یہ اللہ کی ڈالی ہوئی اس رحمت کی وجہ سے ہے، ورنہ ان کو کیا لگے؟ لیکن اللہ تعالیٰ سب کا نظام چلا رہے ہیں، اور اب خبر دیتے ہیں سورت کے آخر میں کہ یہ سب کچھ غور کرنے کے بعد جس نتیجے پہ پہنچنا ہے وہ کیا ہے؟ کہ سب ختم ہو جائے گا۔ فَإِذَا جَاءَتِ الصَّاخَّةُ، اور جب وہ کانوں کو بہرا کرنے والی آ جائے گی، قیامت کی طرف اشارہ ہے۔ صاخہ، صخہ کہتے ہیں ایسی آواز کو جو کانوں کو بہرا کر دے، سخت اور کرخت آواز جس سے کانوں کے پردے پھٹ جائیں، قیامت کے ناموں میں سے ایک نام ہے، اور یہ کیفیت پہلے نفخہ سور پر ہوگی، یعنی پہلا سور جب پھونکا جائے گا اس وقت یہ حال ہوگا۔ اتنی تیز آواز ہوگی کہ جو لوگ اس وقت موجود ہوں گے ان کے کانوں کے پردے پھٹ جائیں گے۔ آج بھی آپ دیکھیے کہ ذرا دھماکہ ہو، جہاز گزرے پاس سے یا کوئی عمارت گرے تو کتنا خوف آتا ہے، اور کیا حال ہوگا اس وقت جب سب کے ساتھ یہ معاملہ ہوگا۔ فَإِذَا جَاءَتِ الصَّاخَّةُ، کانوں کو پھوڑنے والی آئے گی۔ آج ذرا اپنے ہی بچے ذرا شور کریں تو مائیں کہتی ہیں چپ کرو، سر میں درد لگا ہو نا تو آپ کو کسی کی بات اچھی نہیں لگتی، آپ کہتے ہیں مجھے چھوڑ دو، لیکن ایک وقت ایسا آئے گا کہ ہم سب اٹھ کے جانا ہوگا، اور کیفیت کیا ہوگی اس کو امیجن کیجئے گا۔ آیتوں کو سنتے جائیں اور تصور میں اپنے ان رشتوں کو سوچیں۔ یوم یفر المرء من اخیہ و امہ و ابیہ و صاحبتہ و بنیہ، تو آدمی اس دن اپنے بھائی سے بھاگے گا، اور اپنی ماں اور اپنے باپ سے، اور اپنی بیوی اور اپنے بیٹوں سے بھی بھاگے گا۔ کیوں؟ سارے کیوں بھاگ رہے ہیں؟ اس لیے کہ لکھو لمریم منہم یوم اذن شأن یغنی، اس دن ہر شخص کی ایسی حالت ہوگی جو اسے دوسروں سے بے پرواہ کر دے گی۔ انسان بھاگ رہے ہوں گے، آج دنیا میں انسان رشتوں کو نبھانے کے لیے اللہ کو کتنی بار ناراض کرتا ہے۔ آج دنیا میں انسانوں کو دیکھیے، سب سے زیادہ انسان کو پرواہ اپنے رشتہ داروں کی ہوتی ہے۔ دنیا کے کسی کونے میں بھی پہنچ جائے نا تو پیچھے رشتہ داروں میں کوئی خوشی اور غمی ہوگی تو دھیان اس کی طرف جائے گا، اور ڈر بھی سب سے زیادہ ان کی باتوں کا ہی آتا ہے کہ لوگ کیا کہیں گے، اور انہی کی خاطر اکثر اللہ کو ناراض کرتا ہے۔ حرام کمایا باپ نے کیونکہ بچے پال لوں، بچوں کے اسکول کی فیسیں دینی ہیں، بیوی شوہر کے لیے، شوہر بیوی کے لیے، ساری زندگی کئی بار اللہ تعالیٰ کو ناراض کرتے ہیں، لیکن اللہ تعالیٰ کہہ رہے ہیں کہ ایک ایسا دن آئے گا کہ اس دن تم ان رشتوں سے دور بھاگو گے، اس دن ان رشتوں سے دور بھاگو گے۔ کیوں؟ کہ کہیں کوئی مجھ سے میری نیکیاں نہ مانگ لے، اس لیے کہ کوئی مجھ سے کچھ مانگ نہ لے۔ ہر ایک کے پاس کچھ نہ کچھ تو حملوں کی بٹاریاں ہوں گی نا، سب کو پتا ہوگا کہ اس کے پاس یہ ہے، اس کے پاس یہ، لیکن دینا نہیں چاہے گا۔ دنیا میں انسان کسی کو کچھ دیتا ہے اس پہ رحم کھا کے، کبھی ممتا کی وجہ سے، کبھی محبت کی وجہ سے، کبھی ترس آ جاتا ہے، کبھی آخرت کے اجر کی نیت سے دے دیتا ہے۔ قیامت کے دن یہ سارے موٹیوز ختم ہو جائیں گے، اس میں کوئی سبب باقی نہیں رہے گا، اللہ کا حکم بھی نہیں ہوگا۔ سگی بیٹی وہاں کھڑی آگ میں جانے کے لیے تیار ہے، لیکن ماں اس کو ایک نیکی نہیں دے گی۔ روایات میں آتا ہے کہ اللہ تعالیٰ ایک عورت کا حساب کھولے گا اور کچھ نہ کچھ کمی بیشی کر کرا کے بالآخر اس کو آگے جانے کی اجازت مل جائے گی، اس کے بعد اس کی بیٹی کا حساب شروع ہوگا، اور ادھر نہ کوئی نماز ہے اور نہ کوئی دین کی بات، نہ فرما برداری، کہا جائے گا اس کو آگ میں ڈال دو۔ تو وہ بیٹی کہے گی کہ اللہ تعالیٰ مجھے اپنی ماں سے سوال کرنے دیں، مجھے اجازت دیں میں اپنی ماں سے کچھ بات کر لوں، اور پھر وہ اجازت دی جائے گی، اور پھر وہ بیٹی ماں سے پوچھے گی کہ آپ بتائیں کہ مجھے دنیا میں آپ نے کیوں نہیں روکا برے کام سے، آپ نماز پڑھتی تھی مجھے کیوں نہیں اٹھاتی تھی، آپ خود دین کے لیے جاتی تھی مجھے کیوں نہیں لے کے جاتی تھی۔ تو اس وقت پھر وہ کام کرے گا کہ اچھا بس میں نے کہا تم مصروف ہو، تم اسکول جاتی ہو، یعنی جو عذر بہانے ہوتے ہیں دنیا کے، وہ کہے گی نہیں اب میں اس وقت کیا کروں، और हत्ता कि ये वक्त आएगा कि माँ बेटी का झगड़ा इतना बढ़ेगा कि इतना बड़ा झगड़ा कभी दुनिया में नहीं हुआ होगा, और हत्ता कि फिर वो बेटी अपनी माँ को आग में लेके जाएगी। अल्लाह ताला कह रहे हैं जाने तो जन्नत में इस माँ को, और बेटी कहेगी मैं नहीं जाने दूंगी, क्योंकि अगर दुनिया में हम अपने बच्चों को उस रास्ते पे नहीं लगाते जो रास्ता जन्नतों को जाने वाला है, तो क्या अचानक ही सब कुछ हो जाएगा? इसी तरह और भी रिवायतों में आता है कि इंसान सिर्फ़ एक नेकी की कमी की वजह से जहन्नुम में जा रहा होगा, तो अल्लाह ताला से कहेगा कि अल्लाह ताला मुझे मौका दें, अगर मैं एक नेकी ले आऊँ, इतने मेरे रिश्तेदार मुझे दिख रहे हैं मैदान महशर में खड़े, तो मैं एक नेकी लेके अगर आ जाऊँ तो मुझे जन्नत में जाने की इजाज़त मिल जाएगी? तो अल्लाह ताला कहेंगे हाँ मिल जाएगी, जाओ लेके आओ, इसका हिसाब रोक लो, इधर जाओ। फिर वो बारी बारी सबके पास जाएगा, माँ के पास, प्यारी माँ तेरे पास नेकियाँ इतनी हैं, तेरी लाडली तेरी प्यारी बेटी आज जहन्नुम में जाने वाली है। और दिल में गुमान शायद ये होगा कि माँ कहेगी बेटा एक नहीं तो मेरी सारी ले ले, माँ की तो आदत ही होती है कि तू एक क्या कहती है सारी मेरी ले ले, लेकिन माँ का जवाब वो होगा जिसका बेटी तसव्वुर नहीं कर सकती। वो कहेगी चली जाओ यहाँ से, तुम्हारी वजह से तो आज मैं परेशान हूँ, तुम्हारे गुनाहों पे मैं पर्दे डालती रही, आज मैं इस पे परेशान हूँ, मैं तुम्हें एक भी नेकी नहीं दूंगी। ये सोचेगी हो सकता है ऐसे ही माँ को मुगालता लग गया, किसी ने मेरे ख़िलाफ़ कर दिया, चलो बाप के पास जाते हैं। बाप का भी यही जवाब, फिर शौहर बच्चे कोई नहीं, सबसे शर्मसार होके वापस अपने नाम अहमाल के पास आ जाएगी, क्योंकि यौम यफिर्रुल मरउ मिन अखी व उम्मीही व अभी, आदमी भाग रहा होगा अपने भाई से, अपनी माँ से, अपने बेटे से, अपनी बीवी और अपने बेटों से, क्योंकि हर बंदे की हालत ऐसी होगी कि जो उसको दूसरों से बेपरवाह कर देगा। दुनिया में भी आप किसी की मदद की कितनी ही कोशिश करें, वादा करें, कब करते हैं आप? जब आप खुद फारिग हो ना, किसी से आपने वादा किया हो कि मैं आपकी इस वक्त में मदद कर दूंगी, और ऐन उस वक्त आपको खुद कोई काम निकला है जो बहुत ज़रूरी हो, आप तो कह देंगे भाई करना था लेकिन मैं नहीं कर सकी आज। चले आप किसी की मदद की बात करते हैं, आपके सर में दर्द ही लग जाए, आपके सर का दर्द आपको मजबूर कर देगा कि आप दूसरे का काम ना करें। जब अपनी जान पे पड़ती है ना, फिर बंदा दूसरों को भूल जाता है। सबसे ज़्यादा अगर कोई मोहब्बत कर सकता है ना इंसान से, तो वो माँ है। बच्चे भी माँ बाप से वो मोहब्बत नहीं कर सकते, बाप भी वो नहीं कर सकता, इसीलिए अल्लाह ताला ने अपनी मोहब्बत को माँ की मोहब्बत के साथ जोड़ा कि जैसे 70 माएँ या यानी 99 का भी लफ्ज़ आता है, यानी 70 गुना ज़्यादा मोहब्बत है अल्लाह को अपने बंदे से जितनी एक माँ को अपने बच्चे से। लेकिन वही माएँ आप देखिए कि जब खुद बीमार होती हैं तो बच्चों को कहती हैं ले जाओ इधर ना, माँ को कहती है इसको ले जाओ मेरी नींद ख़राब कर रहा है मुझे सोना है, और उसी बच्चे के साथ एक रात जाग लेंगी बीमारी की वजह से, दूसरी जागेंगी, तीसरी में कहेंगी इसको फेंको मुझे सोना है। कभी आपने दुनिया से जाती हुई माएँ देखी हों, कैंसर ज़दा बीमारियों से भरी हुई माएँ ज़िंदगी में बच्चों से बेनियाज हो जाती हैं। लोग तो ये कहते हैं ना इनके बाद कौन पालेगा, ज़िंदगी में माएँ बच्चों को नहीं देखती कि हम क्या करें, हमारी तो अपनी जान पे पड़ी हुई है। यौम यफिर्रुल मरउ मिन अखी, और अगर दुनिया में ये बात याद रहे ना, तो कम से कम किसी के खातिर हम अपना कोई नेकी का काम ना छोड़ें और कोई गुनाह ना करें। सारी दुनिया भाड़ में जाए जाए, मैं अपने रब को नाराज़ नहीं करूँगी। और यही वो रिश्ते हैं जिनको पाँव की जंजीरें बना के हम दिन में कई बार अल्लाह के कानून तोड़ते हैं। अगर हमने इन सब को राज़ी कर लिया और अल्लाह ताला को नाराज़ भी कर दिया, तो हमें इनमें से कल कोई बचाने नहीं आएगा। चंद दिन पहले मेरी किसी से बात हो रही थी, और ऐसी बात कि भाई क्या जो लोग पढ़ते हैं दूसरों के लिए कि मैं इस पारा एक तुम्हें पढ़ दूँ, तुम पढ़ दो, तुम पढ़ दो, तो इससे यानी इसका क्या मसला है ना कि फ़ायदा होगा नहीं। तो जिनसे बात थी उन्होंने कहा कि मैं एक बात पूरी गारंटी से कह सकता हूँ। मैंने कहा क्या? कहते आज कोई जितने मर्जी पढ़ के दे दे ना, मैंने 4 पढ़े हैं, 10 पढ़े हैं, 8 पढ़े हैं, क़्यामत के दिन वो मुकर जाएगा, क्योंकि यौम यफिर्रुल मरउ मिन अखी। ठीक है, आज तो मुझे ज़रूरत है, आज तो मुझे ज़रूरत है। हर बंदे को फिक्र लगी हुई है कि मैं पता नहीं बचूंगा कि नहीं बचूंगा। तो तो आज तो खुशी खुशी कहेंगे ना मैंने पढ़ के दिया, वहां जाके भूल जाएंगे। आदम भी भूल गए थे अपने बेटे को देखकर अपनी उम्र के कुछ साल। तो जरूरत है इस बात की कि आज दुनिया में अपने रब को याद किया जाए। इतना बेन्याज होगा इंसान। अल्लाह के नबी सल्लम की एक हदीस है, तिरमिजी की रिवायत है इब्ने अब्बास रजी अल्लाह तआला अन्हु से, नबी सल्लम ने फरमाया कि लोग मैदाने महशर में नंगे सर, नंगे बदन और बेखतना उठाए जाएंगे। यानी सर नंगा होगा, बदन भी नंगा होगा और बेखतना, यानी जिस हाल में बच्चा दुनिया में आता है उसी हाल में होंगे। तो ये बात सुन के हज़रत आयशा रजी अल्लाह तआला अन्हा ने पूछा, अल्लाह के नबी फिर क्या वो एक दूसरे के सतर को ना देखेंगे? यानी मैदान महशर है, औरतें भी हैं मर्द भी हैं, तो सब ऐसे फिर रहे हैं और कोई किसी को नहीं देखेगा। तो आपने फरमाया कि सिद्दीक की बेटी, उस दिन हर शख्स को अपनी पड़ी होगी जो उसे दूसरों के हाल से गाफिल कर देगी। आप किसी परेशानी में हो ना और किसी जगह से गुजर जाए, को बाद में आपसे पूछे ना वहाँ कौन था, उसने क्या पहना था, क्या रंग के कपड़े थे, तो कहेगा मुझे क्या पता, मैं तो इतनी परेशान थी, मैं तो भुखलाई हुई थी, मुझे तो ये भी नहीं पता वहाँ था कौन। इतनी बड़ी आफत हम सब के सरों पे खड़ी है और आज दुनिया में हम कहते हैं कि हमारा गुजारा नहीं हो सकता। उसी रब को नाराज करते हैं उन लोगों के लिए जिन्होंने कल साफ इनकार कर देना। इस आयत को तन्हाई में सोचें, अकेले में कभी मौका मिले ना, बिस्तर पे लेटे वक्त, सैर कर रहे हैं, गाड़ी चला रहे हैं, फिर इन आयतों को सोचें। अपने आप को तसव्वुर में लाएं, अपने भाई को लाएं, सारे भाइयों के नाम लाएं, माँ का रखें, बेटों का, भाइयों का, बाप का रखें। अब तो देखा गया कि दुनिया में ही कोई काम नहीं आता, कोई दुनिया में कर भी देना काम आपका तो कितना एहसान होता है उसका जो उसने आपके लिए ये किया। और दुनिया में भी आप 10 फ़ोन पे करें कि भी मेरा ये काम कर दो, वो कहेंगे हाँ मुझे वक्त ही नहीं मिला, वो मैं अपने कामों में मसरूफ़ था, अच्छा अब कर दूंगा। फिर पूछो कहेंगे जी अपने कामों में मसरूफ़ था। अपनी जान से आगे कुछ नहीं है इंसान को। इसीलिए सबका फ़र्ज़ है कि खू अनफुसकुम व अहलीकुम नारा, ये है इसका इलाज। सूरह तहरीम में हम पढ़ चुके कि अपनी जानों को और अपने घर वालों को आग से बचाओ। पहले खुद को बचाना है फिर घर वालों को बचाएंगे। एक डूबने वाला दूसरे को बचाने लगे तो खुद डूब जाएगा, पहले अपने आप को बचाएं। हम चेक करें आज अगर इन हालात में जिसमें मैं ज़िंदगी गुजार रही हूँ मेरी मौत आ जाए, और क्या मुमकिन है कि नहीं? हम में से कोई यहाँ कह सकता है कि नहीं मुझे नहीं अभी मौत आ सकती, अभी मैं जवान, अभी मैं टीनेजर हूँ, अभी मैं 20s में और मैं 30s में हूँ, नहीं अभी नहीं मुझे मौत आनी, कोई कह सकता है? मौत के लिए तो एक सांस भी लेने की मोहलत है कि नहीं ये भी नहीं किसी को पता। फिर जब डर लगता है ना तो अल्लाह ताला खुशखबरियां देते हैं कि अगर ज़िंदगी में कोशिश कर लोगे ना तो फिर मैं तुम्हारी हालत को बदल दूंगा। वजूह यौम इज़ मुसफिरा, कुछ चेहरे उस दिन चमक दमक रहे होंगे। दाहिकतुम मुस्तबशिरा, हंसते हुए खुश खुरम, कुछ चेहरे उस दिन खुश होंगे। कौन से चेहरे हैं ये जो ज़िंदगी में अपने वक्त का सही इस्तेमाल करके जाएंगे? पीछे भी हम पढ़ चुके शुरू में गालिबन सूरह निसा में थी आयत या सूरह आले इमरान में कि कुछ चेहरे सफ़ेद होंगे, यौम तबयद्दत वजूहुम, कुछ चेहरे सफ़ेद होंगे और कुछ स्याह होंगे। ये कौन से लोग हैं जिन्होंने अपने हिस्से का काम किया, जिन्होंने अल्लाह की अतात में ज़िंदगी गुजारी, अल्लाह के दीन को अपनी ज़िंदगी का मिशन बनाया, वो चेहरे चमकेंगे। दुनिया में आपने कोई काम करना हो ना और आप कर लें अपने वक्त पे, तो उसके बाद इत्मीनान कल्ब होता है, पीस ऑफ माइंड, सुकून होता है। कहते हैं कि जो थकन काम करने के बाद होती है वो उससे अच्छी है जो काम ना करके होती है। ये एहसास ही बहुत होता है कि जो मैंने सोचा था वो कर लिया, मैंने आज का टारगेट अचीव कर लिया, मुझे फ़ायदा हो गया इस चीज़ से। लेकिन आप सोचिए कि जो लोग इसके लिए ज़िंदगी में प्लानिंग करेंगे वही करेंगे ना, फिर वो खुश होंगे, देखो हमने वक्त का इस्तेमाल किया, सही इस्तेमाल किया, देखो हम अपने हिस्से का काम कर रहे हैं। इसी तरह वहाँ हमने पढ़ा था इब्ने अब्बास रज़ी अल्लाह तआला अन्हु कहते हैं कि ये वो लोग होंगे, उनके चेहरे सफ़ेद होंगे जिन्होंने लोगों को कुरान और सुन्नत से जोड़ा होगा, और स्याह चेहरे उनके होंगे जिन्होंने कौम को फ़िरकों में बाँट दिया, तफ़रक़ों में बाँट दिया। यहाँ भी ऐसे ही लगता है कि जो बंदा काम करता है उसके चेहरे पे मुसर्रत होती है, दाखिकतु मुस्तबशिरा। जब मौत का वक्त आता है ना, तो उस वक्त भी कुछ लोगों के चेहरे मुस्कुरा रहे होते हैं। अहदीस में आता है कि जब मौत के फरिश्ते आते हैं तो मैयत को दिखते हैं, उसके आगे से गैब के सारे पर्दे हट जाते हैं। तो जो नेक शख्स होते हैं ना, उसको जन्नत के फरिश्ते और बड़े खूबसूरत चेहरों वाले फरिश्ते लेने आते हैं। उनके चेहरे सूरज की तरह चमक रहे होते हैं, तो उनको देख के उसके चेहरे पे मुस्कुराहट आ जाती है। और दूसरे ऐसे होते हैं जिनको जहन्नुम से फरिश्ते लेने आते हैं, या बड़े करीक शक्ल वाले, तो उनको देख के उनके खौफ की वजह से मैयत की शक्ल बदल जाती है। अल्लाह ताला हमारे लिए अच्छे मामले कर दे, और कोशिश करेंगे दुनिया में तो फिर ही फ़ायदा होगा। दाहिकतुम मुस्तबशिरा, हंसते हुए मुस्कुराते हुए। लेकिन इसके बरक्स, वजूह हुई यौम इज़िन अलैहा गबरा, कुछ चेहरों पे गुबार होगा, मिट्टी उड़ रही होगी, चेहरे बिगड़े होंगे, रंग फक हो रहा होगा, हवाइयाँ उड़ रही होंगी। ये अल्लाह के नाफरमान लोग होंगे। तरहक़ुहा क़तरा, इनके चेहरों पे स्याही छा रही होगी, काले रंग हुए होंगे। दुनिया में किसी का गोरा या काला होना, इससे कोई फ़र्क नहीं पड़ता, अल्लाह के दिए हुए रंग हैं। लेकिन क़यामत के मैदान में चेहरों की सफ़ेदी अच्छे अंजाम की खबर होगी, और चेहरे की स्याही बुरे अंजाम की खबर होगी। ये कौन लोग हैं? उलाइक हुमुल कफ़रतुल फ़जरा, ये वो लोग हैं जो काफिर और बदकिरदार लोग हैं, जिन्होंने कुफर करके रब को न माना और गुनाह करके रब को नाराज़ किया। अब देखिए तो चेहरा इंसान के दिल का गम्मास होता है। इंग्लिश में कहते हैं फेस इज़ द इंडेक्स ऑफ माइंड। जो हम सोचते हैं ना, उसका असर हमारे चेहरों पे आ जाता है। दुनिया में आप देखते हैं कोई बीमार होता है ना, तो उसके चेहरे से पिलाहट दिखती है। कहते हैं नहीं, आप कुछ सही नहीं है, आपका रंग पीला है, आपका चेहरा खुशगवार नहीं लग रहा, आपका चेहरा खिला हुआ नहीं है। और जो अंदर से सेहतमंद होता है ना, तो उसका चेहरा खिला हुआ आता है, मुतमईन, मसरूर। इसी तरह आप देखिए, जो शख्स नेकियां करता है ना, उसके ऊपर एक इत्मीनान होता है, उसकी ज़िंदगी में एक बड़ा गहरा सुकून होता है, एक अनजानी सी खुशी उसके चेहरे से दिखती है। सारे लोग परेशान हैं और वो खुश है, सब लोग घबराए हुए और वो मुतमईन है। और कुछ ऐसे होते हैं, दुनिया की हर नेमत मौजूद है लेकिन चेहरा उतरा हुआ है, दिल मसोसे में, डिप्रेशन, टेंशन। ये लफ्ज़ क्या है? ये खबर है, ये दुनिया का गुबार है। हम जब अल्लाह को नाराज़ करके दुनिया की नेमतें लेना चाहते हैं ना, और आसाइशों में पड़ जाते हैं, तो हमें सुकून थोड़ी मिलता है। नरम गद्दों पे लोगों को नींद नहीं आती, और कुछ ज़मीन पे चटाई पे सो जाते हैं। जो काम करने के बगैर दिल पे बोझ है ना, उसको आप दुनिया के नरम गद्दों से दूर नहीं कर सकते। तो सारी इस सूरत का खुलासा क्या है, अगर हम एक स्ट्रेच में देखें, कि अल्लाह ताला ने इल्म की रग़बत दिलाई। अब्दुल्ला बिन उम्मे मक्तूम को हमारे सामने एक रोल मॉडल पेश किया, कि देखें नाबीना थे लेकिन माजूर नहीं बने। आज कुछ लोग जानते बूझते माजूर बने होते हैं, उसे रखते हैं, क्या करें, मजबूरियां बड़ी हैं। अच्छा, कुछ लोग हैं भी, आप उनको कुछ ना कहें। हमने कब कहा आपको? मैं अपना तजुर्बा बता देती हूँ कि इतना याद भी नहीं रहता, लेकिन शक्लें देखी हों तो कभी याद आती हैं। कोई बहुत दिनों बाद मिले ना, तो खुद ही मिलके सलाम करके, ओ बस बड़ा दिल करता है आने को, बस आते नहीं, ये बस बड़ा ही दिल चाहता है। अरे अच्छा ठीक है, कोई बात नहीं, फिर खुद ही शुरू कर देंगे। नहीं सच्ची, बस बड़ा अच्छा लगता है जब आते हैं, बिल्कुल भूल जाता है सब कुछ और ये वो खो जाते हैं, फिर क्या हुआ, फिर आएगा नहीं। अच्छा ठीक है, यानी अंदर का गिल्ट होता है ना, तो वो खुद ही निकालना होता है, कोई पूछता भी नहीं। मैंने कभी किसी से नहीं पूछा कि आप कहाँ हैं, आप क्यों नहीं आ रहे। मौका बनता है बात करने का, मौका कर दी, दावत दे दी, खबर दे दी, उसके बाद अल्लाह ने हर एक को अकल दी है, हर एक को समझ दी है। हमें किसी से क्या लेना है, सोचा भी जाए ना, कोई कुर्सी का मसला है, ना कोई सदारत का, ना वोटों का मसला, ना कोई दुनिया की बातें। एक बात है, किसी को फ़ायदा होता है तो हो जाए, नहीं है तो तड़पने का फ़ायदा हो जाएगा, उस पर जलने कुड़ने का फ़ायदा हो जाएगा, लेकिन अपने अंदर गिल्ट होता है। तो लिहाजा माजूर नहीं बनना, मजबूरियाँ क्या, बच्चे छोटे हैं। अच्छा जी, ये स्कूल जाएगा ना, फिर आएंगे। अब क्या हुआ भाई, वो अब स्कूल छोड़ने और ले जाने का वक्त बीच में आता है, इसलिए नहीं आ रहे। चले तो रौड़ बड़ा हुआ, तो फिर अब कहा कि वो बच्चे घर में अकेले नहीं छोड़ने की उम्र। اب اچھیاں جوان ہیں، یعنی ایسے کہتے ہیں نا کہ تو میرا اب انتظار کر. علامہ اقبال نے کہا تھا نا، کارے جہاں دراز ہیں، اب میرا انتظار کر. دنیا میں تو نے اللہ بھیج تو دیا مجھے، اب مجھے بہت کام ہے، جب فارغ ہوں گے نا پھر آؤں گا تیرے پاس. یقین کریں کہ ہم میں سے کتنے لوگوں کو اس بات کی بھی خبر ہے کہ ہم دنیا میں آئے کیوں. تو لہٰذا دل میں علم کی تڑپ، فکر، طلب، مرنے کا احساس. پھر اللہ کی طرف بلانے والوں کو بتایا گیا کہ جو آتے ہیں ان کے پاؤں کے نیچے ہاتھ بھی رکھو، ان کو ویلکم کہو، خوشی خوشی بلاؤ، اور جو نہیں آتے پھر ان سے بے نیاز ہو جاؤ، اپنا وقت نہ ضائع کرو ان پہ، جو آئے ہوئے ان کے وقت کی قدر کرو. پھر اس کے بعد قرآن پاک کو ایک نصیحت کہا گیا، کیونکہ یہ دلوں پہ اثر کرتی ہے. جو قرآن پاک کے لفظوں سے نصیحت مل سکتی ہے نا، وہ کسی اور چیز سے نہیں مل سکتی. جو نہیں پڑھ سکتا وہ پڑھنا شروع کرے، جو لکھ نہیں سکتا وہ لکھنا شروع کرے. تڑپے، روئے. کسی کی بات مجھے یاد ہے کہ ان کو قرآن نہیں پڑھنا آتا تھا، تو قرآن کھول کے تو لائنوں پہ ہاتھ پھیر کے کہتے تھے، ربا جو آکھے سچ آکھے، ربا جو آکھے سچ آکھے. اس نے اپنا مذہب بتا دیا کہ مجھے نہیں پڑھنا آتا، لیکن ایمان تو ہے نا کہ اللہ تعالیٰ نے جو کہا ہے سچ کہا ہے. تو ہماری زبانیں کتنا کچھ بولتی ہیں. ہم زمین کے ایک ٹکڑے سے اٹھ کے دوسرے میں آتے ہیں نا، پہلا فریضہ ہمارے سر پہ ہوتا ہے ہم نے وہاں کی لینگویج سیکھنی ہے. ہر بندہ چاہے اس کو اپنی زبان سے ہی آتی نہیں آتی، اس نے ان کی سیکھنی ہے. حالانکہ نہیں پتا کتنے سال وہاں رہنا ہے، کچھ فائدہ بھی اٹھانا ہے نہیں، تو جہاں ہم نے ہمیشہ رہنا ہے وہاں کی لینگویج نہیں سیکھنی. وہاں جو چیزیں کام آنے والی ہیں وہ ہمیں نہیں کرنی. پھر اس کے بعد انسان کو اس کی اوقات یاد دلائی گئی، بنے کہاں سے ہو، تم اپنے آپ کو سمجھتے کیا ہو. میں سوچتے دن میں کئی بار اللہ تعالیٰ کی طرف سے یہ پیغام آتے ہوں گے، تم سمجھتے کیا ہو اپنے آپ کو. ایک کن کہہ دوں تو تم بستر پہ لگ جاؤ گے، تمہاری کمر سیدھی نہیں ہوگی اگر میں نے کن کہہ دیا تو. یہ تو شکر ہے کہ اللہ کا نام الحلیم ہے. پھر دنیا میں آنے کے رستے، پھر قبر کی باتیں، پھر انسان کی تقدیر کی باتیں، اور پھر تدبر کائنات میں. کبھی کھانے کو دیکھو، کبھی چارے کو دیکھو، باغوں کو دیکھو. دیکھو کر ہم کتنا کو دیکھتے ہیں. ایک خاتون جس کا آدھے سے زیادہ وقت کچن میں گزرتا ہے، سچ بتائیے کتنا غور کرتے ہیں ہم. کتنی دفعہ ہم ان چیزوں کو دیکھ کے کہیں سبحان اللہ، اللہ تیری شان ہے. یا کتنے جو محنت کا کھایا پکایا کھانا اور اس کے بعد اللہ کی فرما برداری کے کام کریں. ہمارا تو حال یہ کہ جس دن زیادہ اچھا کھاتے ہیں اس دن زیادہ نافرمانی کرتے ہیں. گھر میں دال ساگ کھاتے ہیں تو اللہ کی بات مان لیتے ہیں، نماز بھی وقت پہ پڑھ رہے ہوتے ہیں، اور جس دن ذرا شادیوں میں محفلوں میں اچھے کپڑے پہن کے اچھے کھانے کھاتے ہیں اس دن جو نماز بھی نہیں پڑھتے. یعنی ہمارا تو وہ حال ہے کہ اللہ جتنی تو نعمتیں دے گا نا ہم اتنی تجھ سے دور جائیں گے. تو کہا وہ دن یاد کر لو کہ جب بھائی بھائی سے دور ہوگا، ماں باپ، ہر بندہ دوسرے سے جان بچائے گا. اور آخر میں پیغام دے دیا کہ اپنے حصے کا کام کر جاؤ گے تو کل چہرے مطمئن ہوں گے، اطمینان ہوگا، خوشی ہوگی تمہارے چہروں پہ. ساری دنیا بھی کہے گی نا خوف ہے، حالات خراب ہیں، یہ ان کو کوئی پرواہ نہیں ہوگی، انہوں نے اپنی زندگی کو ایک مقصد پہ لگایا ہوا ہے. اور اگر یہ نہیں کرتے، دنیا بھر کی نعمتیں لے آؤ گے، اس کے باوجود بھی تمہیں اس سے ملے گا کچھ نہیں. اللہ تعالیٰ سے دعا ہے کہ وہ ہمارے لیے عمل کرنا آسان کر دے. تلاوت سنیں گے یہاں پہ اور ساتھ ساتھ محاسبہ کریں گے. فَلْيَنظُرِ الْإِنسَانُ إِلَىٰ طَعَامِهِ أَنَّا صَبَبْنَا الْمَاءَ صَبًّا ثم شققنا الأرض شقا فأنبتنا فيها حبا وعنبا وقضبا وزيتونا ونخلا وحدائق غلبا وفاكهة وأبا متاعا لكم ولأنعامكم فإذا جاءت الصاخة يوم يفر المرء من أخيه وأمه وأبيه وصاحبته وبنيه لكل امرئ منهم يومئذ شأن يغنيه وجوه يومئذ مسفرة ضاحكة مستبشرة ووجوه يومئذ عليها غبرة ترهقها قترة أولئك هم الكفرة الفجرة.